और यूं फलाएं और ये। और भाई आप मिसाल के तौर पे एक दुकान से सौदा लेते हैं, आप क्या देखते हैं यार, सौदा सही देगा इसमें बेईमानी नहीं करेगा, यही देखते हैं ना। या ये कि ये भी देख रहे होते हैं कि यार ये इसने बीवी को तो थप्पड़ नहीं मारा था सुबह, और भाई घर पे चले जाएंगे तो फिर तो मामला था। अब बेहतर यही है कि घर तक जाना चाहिए, जब ऊपर वाले का वजीर आजम का इंतखाब होगा ना उसमें तो ये भी देखना चाहिए। जब इतने बड़े वजीर आजम का इंतखाब हो रहा है, सदर का इंतखाब हो रहा है, उसमें तो हर चीज देखनी चाहिए। लेकिन एक आम काउंसलर का, उसका नाजिम का इंतखाब हो रहा है, उसमें अगर आप इतनी ऊपर तक जाएंगे ना तो फिर बंदे कहां से लाएंगे हम। कमर साहब कह रहे फिर बंदा बोले कमर साहब तो खड़े ही नहीं हुए, हम क्या करें। कमर साहब खड़े होते तो फिर कमर साहब ही हमारे वो वोट के हकदार होते। बहरहाल ये कमर साहब का वो का जुर्म है, कमर साहब खड़े क्यों नहीं हुए। अच्छा जनाब, तो ये दो चीज़ें बहरहाल देख लेनी चाहिए। बाकी ये कि अब हमारे इलाके में बहुत सारी जमातें हैं, किसने कितना काम किया वो सब आप हजरात के सामने हैं। मेरे जिम्मे ये दो तीन बातें थी, आप हजरात के सामने अर्ज़ कर दी। सबक का नागा ना हो, अल्लाह ताला ने मोबाइल भी भिजवा दिया, वरना मैं सोच रहा था सबक का नागा हो जाएगा। हज़रत उमर रज़ी अल्लाह अन्हु पे हमारी बात चल रही थी, थोड़ी सी वो पढ़ लेते हैं और फिर इंशाल्लाह फिर हम छुट्टी करेंगे। आज इतवार का दिन है, आबादी हमारी कम हो रही है, वैसे सर्दी में तो लोग ज़्यादा होने चाहिए, पहले तो पिछले सब तक जा रहे थे, आज बहुत कम लोग हैं। चलें कोई बात नहीं। हज़रत उमर रज़ी अल्लाह उनके तर्ज़ हुकूमत, उनके अदल व इंसाफ़ के मुतालिक बात हो रही थी। एक मरतबा एक नसरानी ताजिर आपके पास आया और उसने कहा इराक़ में एक घोड़ा लेकर गया जिसकी कीमत 20,000 थी। आपके आशिर ज़ियाद बिन जदीर ने 1,000 रुपया मुझसे लिया, फिर दरमियाने साल उसी घोड़े को लेकर लौटा तो वो 1,000 और मांगता है। आपने ये सब सुनकर फरमाया कैफियत यानी बस इस कदर कह देना काफ़ी है। कफ़ईता अरबी का लफ्ज़ है, कैफियत पढ़ रहा हूँ इसको। उसने ये कहा कि उसने 1,000 दिया और वो घोड़ा ले गया और घोड़ा लेके दरमियान साल में वापस करने गया, और बजाय ये कि वो मस्जिद पे यानी पेमेंट तो बचती थी ना, वो 1,000 और मांग रहा है, मुझसे ही पैसे मांग रहा है, यानी गोया कि हथियार लिए के अतबार से यूँ कहा जाएगा। तो हजम बस बस बस आगे कहानी नहीं सुना, मुझे सुन लिया मैंने। वो नसरानी ये समझा कि मेरी फरियाद नहीं सुनी गई, किसी और दिल में सुनी गई, और दिल में ये इरादा करके चला कि 1,000 दूंगा और जो 1,000 और दे दूंगा और यानी अपनी जान छुड़ाऊंगा। जब वो उस मकाम पर पहुंचा तो मालूम हुआ कि हज़रत उमर का फरमान इससे पहले पहुंच चुका था कि साल में एक मरतबा जिस माल पर अशुर लिया जाए साल भर के अंदर दोबारा उस पर अशुर ना लिया जाए, यानी 1,000 अशुर का पैसा था वो। लेकिन घोड़ा बीच में पता नहीं कैसे आ गया, घोड़े पे तो अशुर नहीं है, तो अशुर तो उस पे होता है, फसल पे होता है। बहरहाल वो हमारे पढ़ने में भी ऐसा ही है ना, अशुर था, एक दफ़ा वो दे चुका था अपना अशुर, उसने कहा दोबारा दे दो, तो दोबारा तो नहीं बनता ना, साल में एक मरतबा अशुर लिया जाता है, तो उसने कहा कि एक मरतबा ही लिया जाएगा, दोबारा नहीं लिया जाएगा। ज़ियाद बिन जदीर ने उस नसरानी को ये फरमान सुना दिया। अच्छा ये नसरानी है, ये भी समझिए मुसलमान नहीं है, यानी उसका भी इतना ख्याल किया जा रहा है कि इससे भी डबल वसूल न किया जाए। वो नसरानी उसने कहने लगा मैं ईसाइयत से तौबा करता हूँ और मैं उस शख्स के दीन पर हूँ जिसने ये फरमान तुमको भेजा है। गर्ज़ वो मुसलमान हो गया। हज़रत साद बिन अबी वक़ास, ये इस पर मैं कल बात कर चुका हूँ कि हज़रत उमर रज़ी अल्लाह अन्हु जो इतनी ज़्यादा सख्ती फरमा रहे थे, ये ऐन बिल्कुल यानी आज के अतबार से देखें या उस ज़माने के अतबार से भी देखें तो आप बोलेंगे यार इतनी सख्ती की क्या ज़रूरत है, थोड़ी नरमी करनी चाहिए थी उमर रज़ी अल्लाह अन्हु को। लेकिन बात ये अगर वो नरमी कर लेते इतनी धड़ाधड़ जो लोग मुसलमान हुआ है वो रुक जाते, वो आपके इस तर्ज हुकूमत को देख कर ही मुसलमान हुआ है, यानी सहाबा गोया के ये इस तर्ज हुकूमत से दावत दे रहे थे। हाँ इसी तरीके से वो कहते ना कि यार हज़रत उमर रज़ी अल्लाह अन्हु उस पर बात हो गई है, जब बैतुल मक़द्दस गए तो वो एक ऊँट लेके चले गए, और भाई दो ऊँट ले लेते इधर, हाँ यह तो अंबार लगा हुआ था। लेकिन हज़रत उमर को पता था कि आगे वो कुछ देख रहे हैं बैठ के, उनको दिखाना भी तो था। جب دکھانا غربت مقصود ہوگی تو غربت دکھائی جائے گی, اور جب مالداری دکھانا مقصود ہوگی حضرت سلمان علیہ السلام کی طرح تو کیسی مالداری دکھائی ہے کہ شیشے ایسے لگا دیے کہ وہ ایسا لگے کہ پانی ہی نیچے, حالانکہ وہ شیشہ لگا ہوا ہے, تو شیشے لگا دیے وہ مالداری دکھا رہے. یہ تو پھر امیر کے اپنے اوپر ہے نا, کس وقت مالداری دکھانی ہے کس وقت غربت دکھانی ہے. لیکن حضرت عمر رضی اللہ عنہ کے دور میں معاملہ یہ تھا, لوگ سسک اور بلک رہے تھے جیسے آج کا معاملہ ہے اپنے حکمرانوں کے اس کے ہاتھوں, ظلم کے ہاتھوں. تو اس لیے حضرت عمر رضی اللہ عنہ نے اصول یہ اپنایا کہ بالکل سخت جو ہے نا, بالکل قسم پرسی والی حکومت دکھائی جائے اور دکھایا جائے کہ انصاف کیسے ہوتا ہے اور حکومت کس طریقے سے, یعنی غربت میں بادشاہی کیسے کی جاتی ہے. اور اس کا اثر ہوا لوگوں پر, جیسے یہ فوراً نظر آ رہا ہے یہاں پہ. حضرت خالد اور حضرت مسنہ کی فوج کی سپہ سالاری سے اس لیے معزول کر دیا کہ لوگوں کو یہ خیال ہو چلا تھا کہ یہ فتوحات ان دونوں کی وجہ سے ہوئی, ان دونوں کی وجہ سے ہیں. پھر دیکھو کہ ان دونوں کو معزولی سے فتوحات کی رفتار میں ذرا فرق پیدا نہ ہوا, اور انہی کی سوالت و سیاست تھی کہ ان کی اتنی بڑی مشین کو خود ہی چلا رہے تھے, اور جس پرزے کو جہاں سے چاہا نکال لیا اور جہاں چاہا لگایا, اور ذرا بھی خلل رونما نہ ہوا. یعنی اتنی بڑی جو حکومت اور اتنا بڑا نظام, اتنے سارے عمال, ان کا تقرر, اور جس کو جہاں سے چاہ رہے ہٹا بھی رہے اور جہاں چاہیں لگا بھی رہے, لیکن ایسا نہیں ہے کہ یہ بندہ ہٹا لیا تو پتہ نہیں کیا ہو جائے گا. یہ لیڈرشپ کوالٹی تھی, ورنہ بڑے بڑے لوگ ڈرتے ہیں, یار یہ آدمی تو اس کو معذور کر دینا چاہیے, آدمی صحیح نہیں ہے, لیکن کیا کریں, کہاں سے لائیں دوسرا آدمی. ہاں اس کا بھی خیال کیا, عقائد خراب نہ ہو, لوگ یہ نہ سمجھیں اللہ کی طرف سے مدد آتی ہے, اب لوگ یہ نہ سمجھیں کہ خالد کی وجہ سے جو ہے جنگیں جیتی جا رہی ہیں. حضرت خالد کو سپہ سالاری سے معزول کرنے کے بعد تین سرین کی حکومت پر مامور کیا, اور وہاں انہوں نے کسی شاعر کو جس نے ان کی مدح لکھی تھی 1000 روپے انعام دیا. یہ چیز حضرت عمر فاروق کو ملی تو آپ نے حضرت ابو عبیدہ کو لکھا, خالد کو میں نے تین سرین کی حکومت سے معزول کیا. یعنی اپنی تعریف سن کے خوش ہو کے پیسے دے رہا ہے وہ شاعر کو, یہ تو بالکل بادشاہوں والا معاملہ ہو گیا. اور ان کو اپنے پاس بلا کر مجمع عام میں ان کا امامہ ان کے سر سے اتروا کر اسی امامے سے ان کے ہاتھ بندھوائے, اور ہاتھ بندھواؤ اور ان سے پوچھو, یعنی ابو عبیدہ کو لکھا جو شام کے حکمران ابو عبیدہ تھے, اور قنسرین شام کا چھوٹا صوبہ تھا یوں سمجھ لیجیے, یعنی ایک علاقے گورنر تھے, وہ شام کے پورے کے گورنر تھے. تو حضرت ابو عبیدہ کو لکھا کہ خالد کو بلوائیں, ایک تو یہ کہ اس کو معزول کر دیا, اور مجمع عام میں اس کا امامہ اتروا کر اسے سے اس کے ہاتھ بندواؤ اور ان سے پوچھو کہ شاعر کو اتنی رقم کہاں سے دی, اگر بیت المال سے دی تو خیانت کی, اگر اپنے پاس سے دی تو اسراف کیا. چنانچہ حضرت خالد کے ساتھ یہی برتاؤ کیا گیا, اور خالد باوجود جلالت و شجاعت کے دم نہ مار سکے. اس کے بعد خالد کو آپ نے کسی عہدے پر مقرر نہیں کیا, لیکن ایک گشتی فرمان میں تمام حکام کو اطلاع دی خالد کو کسی خیانت کی وجہ سے معزول نہیں کیا گیا, یہ بھی بتا دیا کہ یہ نہ سمجھا جائے کوئی خیانت کی ہے. حضرت فاروق اعظم کو اسی سیاست کا نتیجہ تھا کہ جیسا عدل و انصاف ان کے زمانے میں رہا اس کی نظیر نہ اس سے پہلے پائی گئی نہ اس کے بعد کبھی پائی گئی, اور نہ پائی جا سکتی ہے. کوئی بولے عمر لے آؤ, ناممکن, سوچنا بھی مت کہ یہ آج کے زمانے میں ہو سکتا ہے. ہاں آئیڈیل کرنا چاہیے, آئیڈیلائز کرنا چاہیے, لوگوں کو غیرت دلانی چاہیے, لیکن وہی والی بات جیسے میں ابھی کہہ رہا تھا نا کہ آپ اس کے گھر تک چلے جائیں تو بھائی یہ نہیں ہو سکتا, آپ کو گزارا کرنا پڑے گا لوگوں کے ساتھ. اب ہر چیز میں پورا پرفیکٹ دیکھنا کی کوشش کریں یہ مشکل بات ہے. حضرت فاروق رضی اللہ عنہ کے گشت کے چند واقعات. دنیا میں کون بادشاہ ایسا ہو جائے جو خود چوکیداری کا کام بھی انجام دے. حضرت فاروق رضی اللہ عنہ دن میں تنہا مدینہ کی گلیوں میں پھرا کرتے تھے, اور صرف ایک زرہ ہاتھ میں ہوتا تھا, اور راستے میں چلتے چلتے کوئی مجرم قابل سزا میں درہ وہ غلط لکھا ہوا ہے, جزاک اللہ, درہ ہاتھ میں ہوتا تو راستے میں چلتے مجرم کوئی قابل سزا مل جاتا تو وہیں اس کو درے سے سزا دیتے, اور راتوں کو تنہا گشت کرتے تھے. نہ صرف مدینہ میں بلکہ باہر بھی سفر میں جاتے تھے, وہاں بھی لوگ کہا کرتے تھے کہ ان کا درہ دوسروں کی تلوار سے زیادہ خوفناک تھا, اور ان کے گشت کے واقعات تو بہت ہیں مگر جس طرح اور حالات تھوڑے تھوڑے لکھے گئے ہیں, اس طرح کے گشت کے بھی کچھ واقعات لکھے جاتے ہیں. انشاءاللہ کل اس کو ذکر کریں گے. اللہ تعالیٰ سے تمہیں اللہ تعالیٰ مل کرنے والا بناتے ہیں. الحمدللہ رب العالمین, والصلاة والسلام علی سید المرسلین. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب اللهم ارحمنا بترك المعاصي ولا تشغلنا بمعصيتك وصلى الله تعالى على خير خلق محمد وعلى آله وصحبه أجمعين برحمتك يا رب.